हजुर नमस्कार अनि लोक साङ्गीतिक अभिवादन कार्यक्रम लोकमञ्जरीको प्रतीक्षामा बस्नुभएका सम्पूर्ण लोकपारखी मित्रहरू सूचना मनोरञ्जन यो जगतको आवाज परिवर्तनको सम्वाहक रेडियो गुल्मे 91.2 मेगाहर्ज सँगसँगै देशका विभिन्न जिल्लाहरू र इन्टरनेट अनलाइनमा www.gulmetoday.com मार्फत संसारभरिकै साथ सुन्दै हुनुहुन्छ। हामी हरेक दिन जसो यसै समयमा उपस्थित हुने गर्छौँ र विविध लोक साङ्गीतिक आवाज सँगसँगै रमाउने गर्छौँ। हुन त सदाको व्यवसायमा दिपेन्द्रजी आउनुहुन्थ्यो, आज अलिकति उहाँको स्वास्थ्यमा केही समस्या त्यो भएको कारणले प्रविधिबाट बसेर न्यानो साथ दिइरहनु भएको छ। अनि आवाजबाट म महेश बोहरा तपाईँको साथमा छु र दिपेन्द्रले खै कसरी अगाडि बढाउनुहुन्थ्यो आफ्ना नियमित कार्यक्रमहरूलाई, तर आज हामी भने अलिकति पृथक तरिकाले अगाडि बढ्नेछौँ। यानि कि आज हाम्रो स्टुडियोमा एकजना अतिथि कलाकार आउनुभएको छ, उहाँसँग बलाकुसारी गर्नेछौँ, उहाँसँग साङ्गीतिक यात्राको बारेमा कुराकानी गर्नेछौँ। पाल्पामा जन्मनुभएका एक श्रेष्ठा र उहाँका धेरै गीतहरू पनि छन्। कतिको ख्याल गर्नुभयो, कतिको सुन्नुभयो, बिर्सने मन छ र भन्ने पहिलो गीतबाट आफ्नो कलाकारको क्षेत्रलाई अगाडि बढाउनुभएका पाल्पाले माटोले जन्मनु भएको हुर्काएको र त्यही वातावरणमा घुलमेल हुनुभएका गायकसँग हामी आज कुराकानी गर्नेछौँ, बलाकुसारी गर्नेछौँ। सुनेर साथ दिनुहोला अनि कस्तो हुन्छ कार्यक्रम प्रतिक्रिया पनि दिनुहुन हामी अनुरोध गर्दछौँ। र सुरुवातमा भने उहाँको गीत सुनौँ, त्यसपछि उहाँको नाम के हो, जन्म कसरी भयो, उहाँका विविध सङ्घर्षका जीवन कहानीहरू सँगसँगै साङ्गीतिक यात्राको बारेमा पनि कुराकानी गर्नेछौँ। तपाईँले अन्दाज गर्दै गर्नुहोस् आज हाम्रो स्टुडियोमा को हुनुहुन्छ, त्यस पछाडि हामी उहाँसँग बलाकुसारी लिएर आउनेछौँ। सिने मान्छरा मैले मात्रै खाती फोन गर्ने हो, कहिले काहीँ त तिमीले पनि गर छ कि डरमा छो, फोन गर्दिन म्यासेज काहीँ भरमा छो, बिर्सिने मान्छरा बिर्सिने मान्छरा हजुर बिर्सिने मन छ र यो गीत सङ्ग्रह तपाईँको लागि राख्यौँ। र अब तपाईँले यो गीत ख्याल गरेर सुन्नुभएको भए तपाईँले चिनिसक्नुभयो आज हाम्रो स्टुडियोमा को हुनुहुन्छ भन्ने। आज हाम्रो स्टुडियोमा भक्त दर लामी हुनुहुन्छ र यो गीतमा स्वर रहेको थियो खुमन अधिकारी, त्यस्तै गरी भक्तधर लामी र जमुना राणाको निकै सुमधुर आवाज सँगसँगै उहाँसँग परिचय तपाईँलाई गराएँ। अब भने उहाँसँग कुराकानी गर्छौँ। भक्तजी यहाँलाई स्वागत छ कार्यक्रम लोकमञ्जरीमा। धन्यवाद सर। आराम हुनुहुन्छ है? हजुर आराम छु। अनि दिनचर्याहरू कसरी बिताउँदै हुनुहुन्छ? अहिले म चाहिँ होइन भर्खर मात्र मेरो नयाँ गीत बजारमा आएको छ होइन, हजुर अरू कुनै छ भने गीत सही गीतको लागि प्रमोसनलाई अहिले अगाडि बढिरहेको छु बिजी होइन। हजुर अरू कुनै छ र हजुर हजुर यो गीत चाहिँ बजारमा आउने तयारी छ, आइसकेको यसको प्रमोसनको लागि चाहिँ तयारी हुनुहुन्छ है। अनि मैले पाल्पामा जन्मनुभयो, पाल्पाले माटोले हुर्कायो, त्यहीँको वातावरणमा घुलमेल हुनुभयो भनेर धेरै कुराहरू अघि भने, अब पाल्पाको कुन ठाउँमा जन्मनुभयो? मेरो चाहिँ पाल्पा जिल्ला सलकोट गाविस वार्ड नम्बर 100 चाहिँ म जन्मेको। हजुर अनि बाल्यकाल पनि त्यहीँ बित्यो होला है? हजुर हजुर। यो साङ्गीतिक क्षेत्रमा चाहिँ कहिलेबाट प्रवेश गर्नुभयो? साङ्गीतिक क्षेत्रमा त मैले भर्खर 2 वर्ष मात्र भएको छु। हजुर यो 2 वर्षको अवधिमा जो छ थुप्रै गीतहरू बजारमा ल्याउनु भयो, माया र ममता दर्शक तथा श्रोताहरूको पनि उत्तिकै रह्यो होइन। अनि बाल्यकालकै कुराकानी गरौँ, तपाईँ बाल्यकालमा हुर्कँदा होइन जस्तो त्यति बेला त अहिले जस्तो भनौँ न सबै कलाकार हुने माहौल थिएन होइन, यता भए पनि सङ्घर्ष गर्नु पर्थ्यो, जस्तो त्यस्तै वातावरण थियो त्यति बेलाको र अहिलेको वातावरणमा त धेरै फरक भइसक्यो। यहाँको स्वभाव चाहिँ कस्तो थियो? यहाँ मैले भन्न खोजेको तपाईँ गीत गाउँछु म कलाकार नै बन्छु अथवा अरू केही बन्छु भन्ने के थियो? सानोमा त म अलिकति होइन अब रेडियोहरूमा चाहिँ गीतहरू बज्दाखेरि हजुर रेडियोको नजिकै गीतहरू सुन्ने होइन अलिकति धेरै मागेन गीतहरूले गर्थेँ। त्यसपछि मैले कलाकार बन्ने पनि मेरो अलिकति धोको थियो, अलिकति रहर किनभने अलिकति सानोदेखि गीत सङ्गीत माया गर्ने मान्छे म पनि हो, त्यसले गर्दा गीतहरू सुन्दा सुन्दै कलाकार बनेर लाग्थ्यो। त्यसपछि मैले अब प्रोग्राममा पनि हल्का फल्का गीतहरू गाउँथेँ होइन, त्यसपछि अब स्कुल पढ्दाखेरि गीतहरू गाउने, त्यसपछि अब जस हजुर हजुर सानैबाट चाहना थियो, इच्छा थियो, त्यो पुरा पनि भयो होइन। हजुर हजुर ठिक छ। अनि सानोमा चाहिँ हुन्छ नि जस्तो साथीहरूसँग भेटघाट हुने, चञ्चले स्वभाव होइन, उत्पट्याङ कामहरू गर्ने के थियो? चञ्चले नै स्वभाव थियो हेर्नु, जस के अरे उत्पट्याङ कामहरू गरिन्थ्यो साथीभाइ गरिन्थ्यो। ठिक छ। अनि यो कलाकार भने पछाडि ठ्याक्कै घरबाट चाहिँ यसमा कमाइ हुँदैन, यो राम्रो काम होइन होइन, विदेशतिर जानुपर्छ अथवा अन्य कुनै सरकारी जागिर गर्नुपर्छ, यहाँलाई चाहिँ कस्तो रह्यो, घरबाट कस्तो सहयोग पाउनु भयो, सुरुमा चाहिँ के भयो? यो कलाकार बन्नु भन्दा म पहिला चाहिँ अलिकति अर्को महिना एउटा स्वास्थ्य परिवर्तन जारी गरेँ होइन। हजुर। त्यसपछि स्वास्थ्य परिवर्तन जारी गरिसकेपछि यो क्षेत्रमा चाहिँ अलिकति मलाई चाहिँ अलिक मौका मिल्यो, किनभने मलाई घर परिवारबाट मलाई धेरै हेल्प गर्नुभएको छ होइन। दाईहरू चाहिँ अलिक विदेश हुनुहुन्छ, त्यो दाईहरूले जस यो क्षेत्रको लागि अलिकति लगानीहरू होइन अलिक हेल्प गर्नुभएको छ, आर्थिक रूपमा पनि सहयोग गर्नुभएको छ। त्यसैले चाहिँ यस्तो काम यो नराम्रो काम होइन, राम्रो छ, एउटा इज्जत हाम्रो दाजुभाइको, नभए हाम्रो घर हाम्रो होइन इज्जत आफ्नो आफन्तहरूको पनि, जस घर परिवारबाट चाहिँ राम्रै साथ र सहयोग पाउनुभयो, गर्नुपर्छ भनेर सहयोग दिनुभयो होइन, यस्तो काम गर्नुहुन्न भन्ने चाहिँ रहेन है? छैन छैन। कतिपय साथीहरूको अन्य साथीले यस्तै इन्टरभ्यू दिँदा भन्नुहुन्छ त घर परिवारबाट धेरै दुःख भए, सहयोग गर्नु भएन भन्नुहुन्छ, मैले त्यो भएको कारणले तपाईँको पनि त्यस्तै रह्यो कि भन्ने हिसाबले सोधेँ। अब कुराकानी गरौँ, पाल्पा सालकोटको मान्छे होइन, बाल्यकाल पुरै त्यहीँ बिताउनु भयो होला, पढाइ पनि लगभग त्यहीँ नै गर्नुभयो होला, त्यहीँको माटोले हुर्कायो। हजुर हजुर। जस सुरुमा जति कलाकारमा प्रवेश गर्छु भनेर लाग्नुभयो नि, हजुर हजुर होइन, सजिलो त पक्कै छैन, सजिलो भएन होइन। अनि सुरुमा चाहिँ कसको साथ लिएर जानुभयो, स्टुडियोमा छिर्नुभयो जति बेला गीत रेकर्डिङ गर्नलाई, यहाँलाई चाहिँ कस्तो फिल भएको थियो, कस्तो अनुभव भएको थियो? म चाहिँ एउटा रूपन्देहीको होइन, एउटा रुद्रपुर गाविसको एउटा खेम सिन्चुर भन्ने एउटा भाइ हुनुहुन्थ्यो, हजुर, उहाँले चाहिँ अलिकति मैले एउटा लाउरी सम्बन्धी गीत पनि लेखेको थिएँ होइन, त्यो गीत लेखाउँदाखेरि जस भाइले मन पराउनु भएको थियो। त्यसपछि अनि दाइ तपाईँले यस्तो राम्रो गीत गर्दो रहेछ, गाउने रहेछ, अलिकति तपाईँले गीत पनि गर्नुपर्छ भन्ने कुरा गर्नुभयो, हजुर। त्यसपछि मैले उहाँसँग लगाएर चाहिँ मैले एउटा बिर्सिने मन छ र भन्ने गीत मैले बजारमा पठाएँ होइन, जस दुःख भयो हेर्नुहोस्, पहिलो पहिलो पटक काठमाडौँ पहिलो पटक गएको थिएँ त्यति बेला, काठमाडौँ गएर अब कहाँ गर्ने के गर्ने भन्ने कुरा मलाई धेरै दुःख भएन, अब स्टुडियोमा कहिले गएको पनि थिएन, गीत गाएको पनि थिएन, त्यसले गर्दाखेरि मलाई धेरै दुःख भएन। जस दुःखको बावजुद पनि होइन अगाडि बढ्नुभयो। सुरुमा चाहिँ कस्तो हुँदो रहेछ, कतिपय सर्जकहरूले भन्नुहुन्छ स्टुडियोमा गयो राम्रो गाउँदा पनि भएन भएन भनेर है, गाउँदा गाउँदा स्वर चाहिँ सकिन्छ नि, जति बेला एकदम नराम्रो धोत्रो स्वर आउँछ त्यसपछि बल्ल मात्रै नराम्रो बनाउनलाई त्यस्तो प्रयास पनि गरिन्छ, अनि दुःख हुन्छ कि नयाँ साथीहरूलाई जान त जति पुरानो साथीहरूलाई सहज हुन्छ, जति पुरानो साथीहरूलाई मान्छन् नयाँको त्यति वास्ता हुँदैन भन्छन् होइन, तपाईँलाई चाहिँ कस्तो रह्यो? यो पक्कै पनि हो हेर्नुहोस्, यो वास्तविक हो हेर्नुहोस्, हजुर, नयाँ कलाकारलाई जसले पनि हेप्ने होइन हेप्ने गर्छन्, किनभने मलाई पनि त्यस्तै मलाई पनि त्यही परेको हेर्नुहोस्, हजुर, म अब भर्खर काठमाडौँ गएँ, काठमाडौँ जाँदाखेरि एउटा यो गीतमा त लगभग भोगल अलिअलि हालेँ होइन, हजुर, दोस्रो मैले एउटा नङ्मासु नाता छुटेपछि जब भन्ने गीत मैले बजारमा पठाउँदाखेरि रेकर्डिङ गराउँदाखेरि मैले मेरो स्वर भोगल हालेर मैले फर्केँ होइन, फर्केपछि पछि त्यो गीतमा मेरो भोगल फर्किने क्रममा पछि चाहिँ मेरो भोगल थिएन कि हेर्नुहोस्, त्यो अब अरू कलाकारले चाहिँ भोगल हालेर पठाएको पनि थियो त्यहाँ, त्यस्तो पनि भयो हेर्नु चाहिँ धेरै चाहिँ यो नयाँ कलाकारलाई चाहिँ अब नयाँ कलाकारलाई कतिपय थाहा हुँदैन कुन ठाउँमा के गर्नुपर्छ, र यो काठमाडौँको नयाँ नयाँ थाहा हुँदैन नि त, काठमाडौँ जाने कहाँ बस्ने के गर्ने अब स्टुडियोमा गएर के गर्ने भनेको त्यही थाहा हुँदैन, मलाई त्यस्तै ढोका पनि पाएको मान्छे मैले पाएको होइन, जस्तो सुरुमा चाहिँ निकै सङ्घर्ष गर्नु पर्यो, हुन त सङ्घर्ष नगरिकन कसले पो सफलता पाउँछ र पनि सङ्घर्ष गर्दै गर्दै अगाडि बढिरहनु भयो। सुरुमा तपाईँको पहिलो एल्बम हामीले सुनिसक्यौँ बिर्सने मन छ र, हजुर, यो गीतमा चाहिँ कसको शब्द? कुसुम भण्डारीको चाहिँ, कुसुम भण्डारीको, जस्तो तपाईँले पनि तपाईँको पनि स्वर छ यो गीतमा, निकै सुमधुर आवाज छ, कुमन अधिकारी र जमुना राणाले साथ दिनु भएको छ, बिर्सने मन छ र है, हजुर, खासमा चाहिँ यस्तो भएकै हो त, बिर्सिने मन छ र यो चाहिँ मेरो वास्तविकता होइन नि एउटा कतिपय श्रोताहरूलाई होइन अलिकति मिल्ने खालको थियो अलिकति फोनमा अलिकति होइन हुन्छ नि पहिला पहिलाको अलिकति जमाना भनौँ न होइन केही दुई चार वर्षभन्दा केही अगाडि अलिकति फोनको अलिकति उस थिएन होइन अलिकति कुराहरूमा अलिकति दिउने कुराहरू यो माया प्रति कुराहरूमा अलिकति प्रेम पत्रमा होइन अलिक चिठी पत्र लेखेर चाहिँ कुराकानी गरिन्थ्यो अलि त्यो जन नभएर अलिकति मोबाइल सम्बन्धी आएको छ मोबाइलमा चाहिँ कुराकानी गर्ने अलिक फोन प्रेम गर्ने तर चाहिँ फोन नगर्ने कि खालि म्यासेज पठाउने कतै हाम्रो माया छुट्ने पो हो कि भन्ने कुराहरू छ त्यसै गर्दै हाम्रो माया छुट्छ कि दरमा छु फोन गरिदिने म्यासेज कि भरमा छु बिर्सिने मन छ र मैले मात्र कति फोन गर्ने हो कहिले काहीँ त तिमीले पनि गर कति मैले मात्र फोन गर्ने कहिले काहीँ त तिमीले पनि गर न भनेर एउटा सन्देश दिनु खोजेको छु मैले मात्र एक कुरो कति फोन गर्ने माया दोह्रो छ भने तिमीले पनि गर भन्न खोजेको है एक अरू माया कहिले पनि होइन राम्रो हुँदैन एक अरू रोटी कहिले पाएदै एक अरू रोटी पाएदै भनेर जस्तै होइन के अरे साँचो माया गर्नलाई त रोटी पनि दोहोरो पकाउनु पर्छ भने यस्तै यस्तै चाहिँ एउटा सन्देश दिनु खोजेको हजुर उस गहिरिएर यसको भाव बुझ्ने भने धेरै राम्रो थियो र अर्को एल्बम नङमासुको भन्ने चाहिँ रह्यो सबै भनिदिनुहोस् न यो नङमासुको नाता त यो हाम्रो यो चाहिँ अलिकति वास्तविक घटना हो मेरो होइन यो अलिकति हाम्रो हाम्रो के अरे तिम्रो दिलमा अर्कैको नाम भयो तिमी बिना चिनोको के काम भयो नङमासुको नाता छुटेपछि जब मलाई छोडे जाने निस्त्रे माइलो तिमीले चिनो राखेर के काम भयो अब यो चाहिँ मेरो यो वास्तविक घटना भन्नुपर्छ भक्तजीको वास्तविक घटना नङमासुको सम्बन्ध छुट्यो जब है हजुर हजुर यसको बारेमा अझै विस्तृत कुराकानी हामी गर्नेछौँ कसरी छुटेछ त्यसको बारेमा पनि कुराकानी गरौँला तपाईँको मात्र होइन संयोगवश अन्य साथीहरूको जीवनमा पनि मेल खायो होला कति श्रोता दर्शकहरूको अब हामी सोही गीत सुन्छौँ त्यस पछाडि फेरि बाँकी कुराकानी गर्नको लागि आउनेछौँ रेडियो गुलमी 91.2 मेगाहर्ज छोडेर कतै नजानुहोला Yeah. के सुमधुर आवाज तपाईको लागि सुनायौ र यो गीत पनि भक्त दलामीकै हो र उहाँले निकै संघर्ष गर्नु परेको गीत र उहाँकै वास्तविक जीवनमा घटेको घटना अथवा भनौं न यथार्थ जीवन कहानीको गीत तपाईलाई राख्यौ तपाईलाई मन पर्यो होला सम्भवतः हुन पनि हो जब माया छुट्छ नि भक्त जी त्यसपछि चिनो राखेर के फाइदा हो है हजुर हजुर ल भन्नुहोस् अब मैले अघि पनि श्रोताहरूलाई भने बोमजी अथवा बाचा गरे अनुसार धेरै कुराकानी गर्छु उहाँको जीवनमा भनेको थिएँ खासमा चाहिँ ठ्याक्कै भन्न मिल्ने भए कर्त नगरौँ होइन भन्न मिल्ने भए चाहिँ यो गीत मैले केही कुरा थाहा पाएँ तपाईँको पनि होइन बुझेँ म आफै भन्दा पनि तपाईँले भन्दा अझै राम्रो होला हजुर त्यो माया प्रेममा पर्नु भएको थियो कुनै बेला हजुर हजुर है माया प्रेममा फेरि धोका पनि भएछ हजुर तपाईँले त चिनो साटासाट पनि गर्नु भएको रहेछ नि चिनो साटासाटै गर्नुभयो चिनो साटासाट गर्नुभयो फिर्ता भएन फिर्ता भएन फिर्ता भएन गीतबाट भन्न खोज्नुभयो गीत गाएपछि फिर्ता भएको कि भएन फेरि भएको छैन अझै पनि आस्था छ नि फिर्ता हुन्छ भन्ने है ल ठिक छ अब हामी धेरै रमाइलो सँगसँगै अन्य कुरा पनि गरौँ भक्तजी जस्तो कलाकार क्षेत्रबाट यही गरेर मात्रै बाँच्न सकिने आधार अथवा खाना दुई के अरे हातमुख जोड्न सक्ने अवस्था छ कि छैन अहिले त धेरै गाह्रो छ हेर्नुहोस् है यो साङ्गीतिक क्षेत्रमा लगाएर अलिकति पैसा कमाउँछु र अलिकति केही बाँच्न सक्छु जस्तो मलाई लाग्दैन हेर्नुहोस् किन अहिले अब आउने केही छैन अब सिआरबी हो होइन अब यो युट्युबबाट यताउता गरेर चाहिँ अहिले आउने त्यही हो होइन त्यसमा त्यो खासै हुँदैन कलाकारहरूलाई गाह्रो छ हेर्नुहोस् बाँच्न चाहिँ धेरै गाह्रो छैन त्यही त धेरै साथीहरूले भन्नुहुन्छ अहिले त अब सिडीका जमाना गए होइन क्यासेटका जमाना गए चक्का भिडसक्क जाँदैन होइन अडियो चक्का त्यस्तो छैन अहिले जमाना छैन अब डिजिटल प्रविधि आयो त्यो भएर पनि अझ कलाकारहरूलाई हाम्रो भयो घाटा पुर्यो भन्नुपर्छ प्रविधिको विकास सँगसँगै र सिआरबिटी पिआरबिटीको माध्यम हो त्यो पनि प्राय जसो त्यति देखिँदैन होइन उता टेलिकमलाई भन्यो उता कम्पनीलाई भन्यो आखिरमा कलाकारको हिसाबमा केही नपर्ने हो त्यही पनि त्यति भर हुँदैन अर्को कुरा स्टेजमा गएर केही रूपमा चल्न सक्यो भने त्यताबाट पनि हुने हो होइन अनि भक्तजीले यो कलाकारिता सँगसँगै यो मात्रै पेसालाई अँगाल्नु भएको छ कि दायाँ बायाँ अरू केही अगाडि पछाडि के छ अहिले म एउटा विद्यार्थी पनि हो होइन एउटा पढ्दै पनि छु त्यसपछि लगायत मैले चाहिँ यो र सशस्त्र परिवारमा पनि कार्य छु किनभने राष्ट्र सेवक भन्नुपर्छ हजुर झनै खुसी लाग्यो भक्तजी जस कलाकारलाई होइन पढाइलाई त्यस्तै गरी एउटा राष्ट्रको सेवक भएर सेवा गरिरहनु भएको छ दुई तिनवटा पेसालाई के साथ दुःख हुन्छ होला नि यता टाइम नदिँदा पढाइमा हाम्रो होला अथवा कलाकारिता क्षेत्रमा बिर्सँदा उता फेरि सशस्त्र प्रहरी बलमा फेरि उता घाटा पुग्ने होला कसरी व्यवस्थापन गर्नु भएको छ यति धेरै कामहरूलाई मेरो सबभन्दा पहिला त मैले जागिर होइन एउटा सशस्त्र प्रहरी बलमै कार्यरत छु कि होइन एउटा राष्ट्रको लागि के गर्नुपर्छ भनेर त्यता अगाडि बढिरहेको छु त्यस पछाडि पढाइ र अलिकति मिलाएर समय मिलाएर मैले यो ठिक छ खुसी लाग्यो अनि कुन ठाउँमा कार्यरत हुनुहुन्छ अहिले चाहिँ मेरो पाल्पा जिल्ला पाल्पामै है जस गिरिय जिल्लाबाट टाढा जानु परेको छैन हजुर हजुर कति वर्ष भयो तपाईँ यो राष्ट्र सेवकमा लागेको अहिले सात वर्ष भयो नि सात वर्ष पुर्याउनुलाई चाहिँ आठ वर्ष लाग्यो जस सात वर्ष लागिसक्यो धेरै अनुभव त्यता पनि भयो होला होइन तर दुःख गाह्रो त हुन्छ होला नै काम गर्दा हजुर अर्को कुरा मलाई के सोध्न मन लाग्यो भने तपाईँका यी गीतहरू दुईवटा गीतहरू निकै सुमधुर छन् र सुन्यौँ पनि एउटा गीत चाहिँ तपाईँको वास्तविक जीवनमा मेल पनि खायो भन्ने कुराकानी गर्नुभयो खास गरी कलाकार नहुँदै पनि तपाईँ आफै पनि सरकारी जागिर अथवा राष्ट्र सेवक भइसक्नु भएको थियो त्यो भएर पनि धेरै मान्छेहरू पछि लाग्यो होला त्यस पछाडि के हुन्छ भने अर्को यो कलाकार भइसकेपछि त धेरै फोन बज्ने फोन आउने होइन प्रेम प्रस्ताव राख्ने हुन्छ नि त्यस पछाडि चाहिँ कतिको भयो चिनो फिर्ता नभए पनि त्यस पछाडि त्यो भयो कि जस्तो लाग्यो जे होस् होइन फोनहरू आउने त होइन भयो है ल ठिक छ अनि अब फेरि यसरी भन्नुहुँदा तपाईँ अहिले विवाहित कि अविवाहित म अविवाहित छु होइन चाहिँ बिहे भएको छैन ए अहिलेसम्म विवाह चाहिँ गर्नु भएको छैन नै गरेको छैन अनि हाम्रो भक्तजीको विवाह चाहिँ कहिले हुन्छ हेरौँ अब होइन कहिलेसम्म सकेसम्म यही सालमा चाहिँ बिहे गर्ने प्लानमा पनि बनाउँछु ला ला बधाई छ अब अग्रिम शुभकामना छ दाम्पत्य जीवनको होइन धन्यवाद यसै गरी कुराकानी भयो भलाकुसारी भयो भने भेटघाट फेरि पनि रहला अनि खासमा चाहिँ तपाईँ यो गीत मैले गाउनुपर्छ मैले गर्नुपर्छ भनेर होइन हुन त तपाईँलाई जागिर हुनुहुन्थ्यो पहिलेदेखि नै अलरेडी यो क्षेत्रमा नलाग्दा पनि हुन्थ्यो हजुर कुबाट प्रेरणा लिएर अथवा मायाकी कारणले लाग्नु भयो कि अथवा अन्य कुनै प्रेरणा छ मैले सानैदेखि नै होइन अलि ठुल्ठुलो अब पुरान कलाकार दाईको मैले गीतहरू सुन्ने गर्दाखेरि पनि लगभग लौक उहाँको गीत सुनिन्थ्यो लगभग पुरुषोत्तम योपान दाईहरू होइन हरिदेवी कोइरालाहरू उहाँको गीतहरू मैले धेरै सुन्थेँ त्यसै गर्दा गर्दै अब अलिअलि गर्दा त्यसरी मेरो होइन जसरी मेरो यहाँसम्म आइपुग्यो त्यसपछि उहाँको कारणले गर्दा यहाँसम्म आइयो यस्तो हुन्छ नि भक्तजी पहिले चाहिँ गीत गर्छु गर्छु भन्ने होइन दुःख हुन्छ त्यस पछाडि चाहिँ गरौँ न भने पछाडि एउटा गीत बजारमा आइसकेपछि हो म त कलाकार क्या के न भएँ क्यारे भन्ने स्फूर्ति देखाउने शान देखाउने हुन्छ हो म त अब कलाकार भएँ भन्ने हुन्छ त्यो चाहिँ तपाईँलाई कतिको रह्यो त्यस्तो चाहिँ मलाई हुँदैन किनभने एउटा कलाकार एउटा एल्बम निकाल्दैन एउटा कलाकार हुँ भन्ने चाहिँ यो हुँदैन किनभने कलाकार बन्नलाई त धेरै कुराहरू सङ्घर्ष गर्नुपर्छ होइन हजुर एउटा एउटा सानो एउटा कलाकार बन्न त के छ र पैसा दिएर चाहिँ आफ्नो नाममा एउटा एल्बम बनाए पनि एउटा कलाकार भन्ने हुन्छ तर त्यो होइन कलाकार बन्नलाई धेरै चाहिँ सङ्घर्ष गर्नुपर्छ कलाकारको लागि पनि धेरै आधारहरू छन् होइन हजुर र जो पैसाको भरमा कलाकार हुन्छ त्यो कलाकार होइन हजुर होइन अब तपाईँको त्यस्ता मान्छेहरूको कति बेला देखिन्छ भने जति बेला रियल आवाजमा होइन स्टेज प्रोग्रामहरूमा जाँदाखेरि नै थाहा भइहाल्छ होइन आजभोलि त डिजिटल प्रविधि छ जस्तो पनि स्वरलाई जस्तो मोडिफाइड गर्न पनि सकिन्छ यो कुराकानी रहँदै रह्यो हामी अब केही समय बाँकी छ यो समयमा अब आगामी दिनहरूको बारेमा कुराकानी गर्न मन लाग्यो आगामी दिनहरूमा पनि यी पेसाहरूलाई यस्तै गरी आधार बनाएर सँगसँगै लैजानुहुन्छ या एउटा पेसालाई अगाल्ने अर्कोलाई छोड्ने के गर्नुहुन्छ छोड्न त म छोड्दिनँ होइन म किनभने एउटा यो क्षेत्रमा लगाइसकेपछि अब छोड्न मन पनि नलाग्दो रहेछ हेर्नु हजुर किनभने अझै पनि योभन्दा अझै अझै राम्रो राम्रो गीतहरू श्रोतामा पठाउँ जस्तो मलाई लाग्छ अझै नै त्यसपछि अझै गर्ने विचार छ मेरो योभन्दा पछाडि अरू योभन्दा पछिका समयहरूमा पनि राम्रो राम्रो गीतहरू योभन्दा राम्रो गीतहरू मलाई अझै बजार पठाउँछु भन्ने मेरो आशा बोकेको छैन ल हामी पनि तपाईँका गीतहरू बजारमा आइसकेपछि सुन्न पाऊँ यहाँबाट बजाउन पाऊँ सुनाउन पाऊँ है यो कामना रह्यो र अर्को गीत भन्नुहुन्थ्यो कुन चाहिँ गीत रे मैले ए अरू कुनै छ र भन्ने गीत हजुर यो गीतको बारेमा केही कुराकानी गरौँ र धेरै कुराकानी गरियो क्यासेटमा अथवा यो गीतमा त यहाँको आवाज सुनियो रियल आवाज कस्तो रहेछ भन्ने पनि हुनसक्छ गाउन म केही समयपछि भनौँला तपाईँलाई अब अर्को एल्बम तेस्रो एल्बम अरू कुनै छ र भन्ने गीत चाहिँ हजुर यो गीत चाहिँ कसरी तयार भयो के भयो कस्तो छ थोरै जानकारी यो अहिले के छ भन्दाखेरि अलिकति धेरै होइन एउटा हाम्रो अहिलेको माहौलमा चाहिँ अब माया प्रीतिको कुराहरूमा लभ यो एउटा विवाह विवाहित होइन एउटा श्रीमती श्रीमती कुराहरूमा अलिकति शङ्का गर्ने कि होइन शङ्का गर्ने तर यो शङ्काले चाहिँ शङ्का गरिसकेपछि हाम्रो माया छोटो हुन्छ हेर्नुहोस् त्यो शङ्का चाहिँ अब शङ्का गर्नु छोटो हुन्छ नि त्यसले गर्दा शङ्का गर्ने होइन शङ्का गर्नु हुँदैन म त तिमी बाहेक अरू कुनै छ र म तिमीलाई जुनी जुनी माया गर्छु भन्ने खालको कुराहरू छ किन एउटा संसार चाहिँ एउटा मायामा ओढिएको छ त्यो माया चाहिँ एउटा एउटा विश्वास एउटा चाहिँ विश्वास एउटा भरोसामा चाहिँ अडिएको छ के अडिएको छ होइन त्यसले गर्दाखेरि यो हाम्रो उसको यो त्यही मायामा चाहिँ अलिकति शङ्का उपशङ्काहरू होइन उत्पन्न र त्यस पछाडि चाहिँ तिमी किन यति धेरै शङ्का गर्छौ तिमी भन्दा त मेरो त अरू कोही पनि छैन सम्झाउन खोजेको भनेपछि विवाह गरिसके पछाडि श्रीमान श्रीमती बिच जब शङ्का हुन्छ शङ्का भएपछि शङ्का नगर तिमी नै मेरो सब थोक हो भन्ने गीत चाहिँ यसले बोल्यो है हजुर यो माया प्रीति कुराहरूमा माया प्रेम प्रेमीको बिच त्यस्तै हो ल मैले यो गीत पनि सुनेको छु र अब तपाईँलाई आफ्नै आवाजबाट तपाईँकै स्वरबाट तमाम श्रोताहरू ज जसरी रेडियो सुनेर बस्नु भएको छ उहाँहरूलाई सुनाउनु मन लाग्यो र मलाई पनि सुन्न मन लाग्यो त्यसपछि यो गीत सुनाउला धन्यवाद हुन्छ हो हाम्रो माया छुट्छ कि सरी मैले अरू गीत गाएँ त हुन्छ हो यो जन्ममा के हजारौँ जन्ममा तिमी हुन्छौ सास अनि धडकनमा अरू हो कुनै छ र यो दिलमा तिमी बाहेक अरू कुनै छ र सानो शङ्का नगर मेरै फर पर तिमलाई नै माया गर्छु मेरो हो विश्वास गर विश्वास घट हुने छैन मलाई माया गर बस्दिने आशा हजुर विश्वासघात हुने छैन मलाई विश्वास गर निकै सुमधुर आवाज आज मलाई त भक्तजीको आवाजबाट सुन्दा हजारौँ जन्म यो सास यो ढडकन तिम्रै हो होइन हजुर हजुर यो गीत सुन्यो निकै सुमधुर लाग्यो अझ मलाई यो गीत र यस पछाडि के अरे तिम्रो चिनो भन्ने गीत चाहिँ साह्रै मन पर्यो हजुर होइन श्रोताहरूले पनि मन पराउनु भयो होला हामी यी गीतहरूलाई अगाडि पछाडि पनि बजाउँला अब पनि हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ अब आगामी दिनहरूमा जुन कलाकारिता क्षेत्र छ त्यसलाई निरन्तर रूपमा दिँदै जानुहोला तपाईँको जागिरलाई पनि निरन्तर दिनुहोला तपाईँको पढाइलाई है अनि अब यही सालमा लगन कस्ने जमर्खु गर्नुभएको रहेछ त्यो पनि पुरा होस् कामना अब जाँदा जाँदै के भन्नुहुन्छ कसैलाई सम्झना छ भने यहाँसम्म ल्याउने त्यस्तो केही अझ मैले तपाईँलाई सोध्न छुट्याएको कुरा र तपाईँलाई भनौँ भनौँ लागेको कुरा केही छ भने भक्तजी धन्यवाद छ होइन आज मलाई यहाँसम्म बोलाइदिनु भयो हजुर टिकाराम पोखरेल दाई हुनुहुन्छ यस गुल्मी एफएम रेडियो हजुर परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुर विशेष हाम्रो अब कार्यक्रम सञ्चालक हजुर महेश बोराज्यू लगायत टेक्निसियनमा रहनुभएका टिपेन्द्रजीलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र साथमै मलाई यहाँसम्म ल्याइदिनु भयो भाइ सिमकेसीजी भाइलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो स्वास्थ्य परिवारमा कार्यरत रहनुभएको सम्पूर्ण साथीहरूलाई मैले धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो घर परिवार बुवा आमा दाजुभाइ हुनुहुन्छ होइन सबैजनालाई मैले सम्झाउन चाहन्छु होइन जस उहाँहरूले गर्दा नै आज यो स्थानमा आएर बोल्न पाएको छु होइन एउटा भन्ने त्यो पनि होला र हुन्छ आगामी दिनहरूमा पनि तपाईँसँग यसै गरी बलाकुसारी गर्न पाउँला सुख दुःखका कुराकानी गरौँला के अरे यो माया प्रेममा धोका हुँदा बिछोडाउँदाका कुराकानी भए जीवन सङ्घर्ष जीवन यात्रा गर्दाखेरिका उताप चढावहरूका बारेमा कुराकानी गरौँला कुनै दिन फेरि यस्तो मौका मिलेछ भने भक्तजी होइन कसो कुनै न कुनै दिन त एक दिन भेट्न होला र पृथ्वी गोलो छ के अरे 12 वर्ष मा त बगेको खोला पनि फर्कन्छ भन्छन् यसै गरी फेरि हाम्रो भेट भएछ भने पक्कै पनि कुराकानी गरौँला निकै खुसी लाग्यो र तपाईँका गीतहरू सुन्न पायौँ तपाईँलाई पनि रेडियो ग्लिमबाट चिनाउन पायौँ हामी आफैलाई पनि खुसी लागेको छ र यसै गरी प्रगति उन्नति गर्दै जानुहोला शुभेच्छा तपाईँलाई रहँदै रह्यो हामी हरपल तपाईँको साथमा हुनेछौँ र अब पनि हामी छुटौँ क्यारे स्टुडियोमा आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद अहिले भने छुटौँ नमस्ते धन्यवाद र हाम्रो स्टुडियोमा आउनुभएको थियो पाल्पाको सर्जक भन्नुपर्छ भक्त दरलामी उहाँसँग कुराकानी गऱ्यौँ यो बसाई तपाईँलाई कस्तो लाग्यो कुन्ने जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया हामीलाई दिनुहोला जसको लागि तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 079-5270-37 फोन गरेर सम्पर्क गर्न सक्नुहुन्छ त्यसै गरी पत्राचार गर्नको लागि कार्यक्रम लोकको मञ्जरी रेडियो गुल्मी 91.2 मेगाहर्जमा पनि तपाईँले पत्राचार गर्न सक्नुहुन्छ उपलोतम घाँस गुल्मीमा यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद इन्टरनेट अनलाइनमा विभिन्न वेबसाइट www.gulmitoday.com हाम्रो गुल्मी न्युज .com गुल्मी खबर .com सुनौलो संसार .com लगायत अन्य अनलाइन मार्फत हामीलाई एकसाथ सुन्नुभयो त्यसको लागि तपाईँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र प्रविधिबाट साथ दिने आत्मीयमित्र दिपेन्द्र खतीलाई विशेष धन्यवाद दिन चाहन्छु र विशेष त हाम्रो निम्तोलाई स्वीकार गरेर यहाँसम्म पालिदिनु भएकोमा भक्त दरलामीलाई पनि धेरै धेरै धन्यवाद दिँदै र उहाँकै आवाजमा रहेको निकै सुमधुर आवाज अरूको नै छ र भन्ने गीत तपाईँको लागि छोड्दै आजको कार्यक्रम लोकमञ्जरीबाट दिपेन्द्रमा स्वास्थ्यमा केही गडबडी चाँडै निको होस् भन्छु कामना पनि गर्छु र आवाजबाट तपाईँको मनको मान्छे म महेश बोरा पनि बिदा हुन्छु नमस्ते शुभ दिन